فحتى يتم دعوة من بين أيديكم ومن لديكم من العمالة لمشاهدة هذا البرنامج ومتابعته، أسأل الله سبحانه وتعالى أن يجعل ذلك في موازين أعمالكم، وأذكركم بقول المصطفى صلى الله عليه وسلم: لن يهدي الله بك رجلا واحدا خير لك من حمر النعم. فإلى أن يتم دعوتهم من قبلكم وإحضارهم لدقائق معدودة حتى يستفيدوا، لعل الله سبحانه وتعالى أن يفتح بصائرهم، سأتوجه للترحيب بضيفين كريمين وأخوين حبيبين، أحدهما عن يميني فضيلة الشيخ أفتاب عالم الداعية في مكتب الدعوة بالبطحاء. أهلا بالشيخ أفتاب. حياكم الله. وأيضا لدينا الشيخ ضمير عباس الداعية أيضا في مكتب الدعوة وتوعية الجاليات بالبطحاء، فأهلا بالشيخ، كيف حالك بالرياض؟ حياكم إن شاء الله طيبين. الله أسأل الله سبحانه وتعالى وفقنا. اللهم لا سهل إلا ما جعلته سهلا، أنت تجعل الحزن إذا شئت سهلا. بسم الله نبدأ. شيخ أفتاب، حقيقة نريد أن نبدأ بموضوع من أهم المواضيع، وهو الموضوع الذي لأجله، أو هذا الأمر الذي لأجله الله سبحانه وتعالى خلق السماوات والأرض وخلق العباد وأرسل الرسل وسن الشرائع، ألا وهو توحيد الله سبحانه وتعالى. في إلماحة بسيطة يا شيخنا، نريدك أن تقدم إلماحة وتعريف بالتوحيد لحقيقة لمن يجهل هذا الأمر، فتفضل. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين. نيبالي داجو بھائی ہرو تتھا دیدی بہنی ہرو، اللہ تبارک و تعالی لے ایشور لے ہمیں لے یو سنسار ما آفنو پوجا کو دیش لے رچنا ملائکو را اس ادیش لائی ہمی عربی ما توحید بن چھو را تسی لائی ایک شروعات ہمی لے نیپالی ما بھندا ایک شروعات بننے گر چھو توحید کو ارث کے ہو توحید کو ارث یوں ہنچا کی ہمی सबैले मात्र एउटै सत्य ईश्वरको पूजा गर्नु पर्नेछ। अल्लाह ताला भन्नुहुन्छ, वमा खलक्तुल जिन्न वल इन्स इल्ला लिअबुदुन, कि मैले मानव र दानुलाई मात्र आफ्नै पूजाको लागि यो संसारमा रचना मलाएको। र वहाँले यो पनि भन्नुहुन्छ, वमा अरसलना मिन कब्लिक मिन रसूल इल्ला नूही इलैहि انه لا اله الا انا فاعبدون، کہ اے نبی، اے پیغمبر، ہمیں لے تپائی بندہ پہلا جتی پنی سندیشتہ ہر لے یو سنسار میں پٹھائیں سبی لے یو ہی نہیں آدیش دیو کے تھی دیے کو تھی انه لا اله الا انا، کہ مو باہک اور کنی پنی ستیہ پوجنی اچھائینا فعبدون، اسی لے سبی لے میرو نہیں ماتر پوجا گرنو پڑھنے چا، یعنی ماتر اوٹی ستی شور کو پوجا گرنو ہمی سبی ماتھی انیوار جھون چا۔ یو ہو ایک شروعات را یو ہو توحید را یو ہو تی ادیش جن ادیش لے اللہ تبارک و تعالی لے ستی شور لے ہمی لے یو سنسار ما رچنا ملاونو بو را اسی کو کلاگی ईश्वरले यो संसारलाई पनि बनाउनु भयो। यो संसारमा जतिसुकै पनि मानिसहरू छन्, मानव र दानवहरू छन्, र जति पनि जीवजन्तहरू छन्, तिनी सबै एकै ईश्वरको हमेसा र सधैँ एउटै ईश्वरका उनीहरूले पूजा गर्छन्, र त्यसैको पवित्रतामा उनीहरू व्यस्त रहन्छन्, र अल्लाह ताला बाहेक अरू कसैको पनि उनीहरूले पूजा गर्ने छैन, किनभने कि उनीहरूलाई थाहा छ कि एउटै सत्य ईश्वर नै पूजाको लायक हुनुहुन्छ, र यसैले उनीहरूले मात्र एउटै सत्य ईश्वरको पूजा गर्ने गर्छन्। र हामीमाथि पनि यो अनिवार्य हुन्छ कि हामीले एउटै सत्य ईश्वरको पूजा गरौँ, जुन सत्य ईश्वरले हामीलाई यो संसारमा रचनामा लाउनु भयो, र रचनामा लाउनुको मेन उद्देश्य यही थियो कि हामी एउटै सत्य ईश्वरका पूजा गरौँ। र अल्लाह ताला यो पनि भन्नुहुन्छ वलकद बासना फी कुल्ली उम्मति रसूल अनि अबुदुल्लाह वस्तनी बुत्तागुत कि हामीले प्रत्येक समुदायमा हामीले एउटा रसूल एउटा सन्देशवाहक र एउटा सन्देशटालाई पठाए त्यो पठाउनेको उद्देश्य के थियो त्यसको मकसद के थियो अनि अबुदुल्लाह कि सबैले मात्र एउटै ईश्वरका पूजा गर वस्तनी बुत्तागुत र ईश्वर बाहेक सत्य ईश्वर बाहेक अल्लाह बाहेक जुन पनि कुराहरूको पूजा भइरहेको छ तिनीहरूको पूजा बाहेक आफूलाई बचाएर मात्र एउटै सत्य ईश्वरको पूजाको लागि अल्लाह तबारक तआलाले यो संसारमा प्रत्येक समुदायमा सन्देशहरूलाई पठाउनु भयो यसैले हामी माथि यो अनिवार्य हुन्छ कि हामीले मात्रै एउटै सत्य ईश्वरका पूजा गरौं जुन सत्य ईश्वरले हामीले यो संसारमा रचना मलाउनु جزاك الله خير يا شيخ حقيقة نريد أن نذكر الأخوة والأخوات المشاهدين الآن سيتم عرض رقم لمن أراد الاتصال وتشجيع من لديكم لنطق الشهادة على الهواء فهذا من باب التذكير شيخ ضمير فيه الأمر المهم والأهم لعله يغيب يعني كثير من الناس وكما تعلمون الحقيقة أن الغالبية في نيبال من أتباع الديانة الهندوسية أو البوذية فنريد أن توضح لهم حقيقة يعني ما الحكمة من خلق الإنسان لماذا خلق الله الإنسان وما الحكمة لأنه بعض الناس حقيقة تجده يعبد معبودات كثيرة وكما رأيتم حقيقة بحثنا أنه هنالك المعبودات كثيرة والإنسان قد يغيب عن الهدف الأسمى من العبادة وتوحيد الله سبحانه وتعالى فنريد أن توضح لهم الحكمة من خلق الإنسان الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين نبينا محمد وعلى آله وصحبه أجمعين أما بعد ما بندا أجي ميرو بيارو ساتي شيخ محمد الشيخ آفتاب عالم لي توحيد كي هو اسكو بيسي ما وهالي كورا غرنو بھيو ميرو سامنے او پرسن آئے کچھا شيخ ناصر دوارا كي الله سبحانه وتعالى نے अल्लाह सुभान व तआला ले यो संसार मा मानम लाई किन जन्माए को जन्म पाउने खास कारण के हो अल्लाह सुभान व तआला ले जसले कि थुप्रे प्रकार को प्राणी लाई जन्म दिए को यसमा मानम दानम जनावर चरा कीड़ा मकोड़ा सबै छन् यो सबै मा सबभन्दा ठूलो महत्व अल्लाह सुभान व तआला ले मानम लाई दिए को मानम को संसार मा आउने खास कारण के हो अल्लाह सुभान व तआलाले हामी सबैलाई बुद्धि दिएको छ दिमाग दिएको छ हामीहरूलाई आफ्नो बुद्धिलाई प्रयोग गरेर यो हेर्नु पर्छ कि संसारमा हामीहरू किन आएका छन् आउने खास कारण के हो कि यसको खास कारण यही हो कि हामीहरू आफ्नो इच्छा अनुसार आफ्नो तरिकाले यस्तै रुपियाँ पैसा कमाउने जीवन बिताउने र खाने पिने व्यवस्था गर्ने यो खास कारण यही होइन अल्लाह सुभान व तआलाले जब संसारलाई बनायो धरती आकाश पहाड पर्वत समुद्र मानवलाई जन्म दियो त मानवलाई अल्लाहले आफ्नो दूतद्वारा हामीहरूलाई यो सन्देश दियो कि हे मानव मैले तिमीहरूलाई आफ्नो उपासना वन्दना पूजा पाठको लागि बनाए जसरी कि अल्लाह सुभान व तआलाले आफ्नो अन्तिम ग्रन्थ आकाशवाणी ग्रन्थ किताब कुरानमा भन्नुभएका छन् वमा खलकतुल जिन्न वल इन्स इल्ला लियबुदुन कि मैले मानव र दानवलाई मात्र आफ्नो उपासना वन्दनाको लागि बनाएको पैदा गरेको अहिले हामीहरू आफ्नो देश नेपालमा र यो बाहेक इन्डिया र अरू संसारमा थुप्रै देशहरूमा मानिसहरू आफ्नो सत्य परमेश्वर सत्य पूजलाई छाडेर धेरै प्रकारका वस्तुहरूलाई पूजा गरिरहेछन् पूजा पूज्य बनाएका छन् पूज्य ठानेका छन् कोही ढुङ्गा मूर्ति पूजा गर्छ कोही जनावरको पूजा गर्छ कोही मानवको पूजा गर्छ कोही देवी देवताको पूजा गर्छ र यस्तै कोही धरतीको पूजा गर्छ कोही सूर्य चन्द्रमाको पूजा गर्छ थुप्रै प्रकारका मानिसहरू यस्तो छन् यो कुरा अल्लाहले कहिले पनि स्वीकार गर्दैनन् उहाँले भन्नुभएका छन् कि जुन व्यक्ति मा बाहेक अरू कुनै पनि वस्तुको पूजा गर्छ कुनै पनि कुरो होस् यो कुरोलाई कहिले पनि म स्वीकार गर्दिन। र हामीहरूलाई सबैलाई यो थाहा छ कि हामी सबै हामी सधैँ यो संसारमा बस्नका लागि आएका छैनन्। हामी सबैलाई एक न एक दिन यो संसारलाई छाडेर बित्नुपर्छ। बितेर त्यही सत्य परमेश्वरको सामुन्ने आउनुपर्छ जसले हामीहरूलाई यो संसारमा पठाएको, पैदा गरेको, जीवन दिएको, स्वास्थ्य दिएको, राम्रो हामीहरूको फेस बनाएको, हात खुट्टा टाउको नाक कान आँख यस्तै अरू प्रकारका राम्रै तरिकाले हामीहरूको शरीर बनाएको छ। यसैले उसले हामीहरूको जीवनपछि यो संसारलाई छाडेपछि बितेपछि फेरि एक दिन हामीहरूको सामुन्ने हामीहरूले संसारमा जति पनि कर्म गरेको पापको कर्म हो पुण्यको कर्म हो सबै हामीहरूको सामुन्ने आउँछ र हामीहरूलाई आफ्नो यो कर्मको हिसाब किताब दिएर अल्लाह तालाले स्वर्ग र नर्क बनाएका छन्। हामीहरूलाई यो हिसाब किताब दिएपछि फेरि स्वर्ग र नर्कको फैसला उहाँले दिन्छन्। भन्नाले जुन व्यक्ति आफ्नो जीवन आफ्नो सत्य परमेश्वर एक अल्लाहको पूजामा बिताएको थियो भन्नाले उहाँको नै उपासना मन्दिरमा आफ्नो समय दिएको थियो, उहाँ बाहेक कुनै वस्तुको पूजा गरेको थिएन र उहाँको मार्गमा आफ्नो जीवन बिताएको उहाँको अदृश्य कुराहरूमाथि विश्वास गरेको जसरी कि उहाँले हामीहरूलाई सत्य जीवन बिताउनको लागि राम्रो तरिकाले आफ्नो जीवन बिताउनको लागि आफ्नो सन्देष्टाहरू पठाए त्यो सन्देष्टाहरूको कुरोलाई हामीहरूले स्वीकार गरेर पुण्यको बाटोमा हामीहरूले जीवन बिताए फेरि अल्लाह सुब्हानहु व तआला खुसी भएर हामीहरूलाई स्वर्ग प्रदान गर्छन्। यदि हामीहरूले यस्तो गरेन बरु आफ्नो जीवन अर्को तरिकाले बिताइदिए धेरै धेरै पापको काम गरेँ जसरी कि तपाईँहरूलाई थाहा हुनुपर्छ कि यो जीवनमा थुप्रै प्रकारका पापहरू छन् तर पापहरूमा सबभन्दा ठुलो पाप यही नै हो कि हामीहरू आफ्नो सत्य पूज्यको पूजामा अर्कोलाई साझी बनाऊ। यदि हामीहरूले यस्तो गरेको आफ्नो जीवन यो तरिकाले बिताएको कि अल्लाह सुब्हानहु तआलाको पूजामा अर्कोलाई साझी बनाइदिए ढुङ्गा मूर्ति रुख बिरुवा मानिस जनावर देवी देवता अरू फाल्टो फाल्टो कुराहरूको पूजेमा आफू हामीहरूले आफ्नो जीवन बिताइदिए त अल्लाह सुब्हानहु तआला कहिले पनि खुसी हुँदैन, हामीहरूसित रिसाएर उहाँले आवश्यक नर्कमा हालिदिन्छन्। नर्कमा गएपछि फेरि त्यहाँ हामीहरूको सहायताको लागि कोही पनि आउँदैन। यसैले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीमा यो रिक्वेस्ट गर्छौँ र यो तपाईँहरूको सामुन्ने यो कुरा राख्छौँ कि हामीहरूलाई आफ्नो जीवनको खास कारण हेर्नुपर्छ कि हामीहरूको संसारमा आउने खास कारण के हो। यो खास कारण यसको सर्टकटमा उत्तरमा यो दिन्छु कि हामीहरूको जीवनमा आउने खास कारण यो हो कि हामीहरू आफ्नो सत्य परमेश्वर सत्य पूज्यलाई चिनेर उहाँको नै उपासना वन्दना गर्ने उहाँको उपासना वन्दनामा पूजापाठमा कसैलाई कुनै पनि कुरो कुनै पनि वस्तुलाई साझिना बनाउने यही नै हामीहरूको जीवनको खास कारण हो। حقيقة نريد نذكر الأخوة والأخوات حقيقة أنه من باب التكاتف جميعا في الدعوة إلى الله سبحانه وتعالى في مجال الدعوة والتعالى. هذه رسالة تلقيتها من إحدى الأخوات الفاضلات حقيقة وهي تعبر عن حب للدعوة إلى الله سبحانه وتعالى وحماس من إحدى الأخوات وتلفت الانتباه حقيقة جزاها الله خير إلى جانب مهم العاملات والعمال في المجمعات التجارية وفي الشركات وفي البنوك تقول كثير منهم قد ما توجه له الدعوة تقول وقد التقيت بالكثير منهن وهي في حاجة أو في لديها رغبة ملحة في القراءة والتعرف على الإسلام فحقيقة نهيب بالأخوات أثناء ذهابنا للأسواق النسائية أو في المستشفيات أو في لبعض البنوك وغيرها مشاغل النسائية تصطحب معها بعض الكتيبات أو المطويات أو الأشرطة لعل الله أن ينفع بها وتكون في ميزانها يوم أن تلقى الله سبحانه وتعالى. مجرة الدعوة رحبة واسعة وكثيرة متعددة وهنالك أفكار حقيقة إبداعية تقدم في مجال الدعوة إلى الله سبحانه وتعالى بين الفينة والأخرى وكما ذكرت لكم سابقا أحبتي في الله أن هذه الأفكار أو البرامج أو الكتيبات أو الأشرطة يعني يقوم عليها نخبة من الناس ممن لهم باع طويل وخبرة واسعة في مجال الدعوة إلى الله سبحانه وتعالى ومعرفة بأحوال الناس وثقافاتهم وطريقة تفكيرهم. بين يدي هذه القنينة أو القارورة قارورة مياه حقيقة والجميع حقيقة قد ينظر إليها يعني أنها فقط لشرب الماء ثم تلقى. الأخوة الأفاضل وكانت فكرة من الأخ فوزان حمدان وفقه الله وسعده من الأخوة في المكتب الدعوة البطحاء فكروا في هذا القنينة ووضعوا عليه عبارة دعوية تخاطب العقل الباطن للمدعو. كتب عليها عبارات حقيقة جميلة وسلسة دعوية مبسطة، مثل ذلك أنه كتبت هنا عبارة باللغة الإنجليزية: الإسلام يذهب همومك وغمومك كما يطفئ الماء حرارة العطش. عندما يأتي الإنسان في حرارة العطش وشدة القيض حقيقة ويريد شرب الماء، ثم يقرأ هذه العبارة ويربط حقيقة بينها، وقد يكون يمر بحالة نفسية وكذا، فإنه سيتذكر أن هنالك دين عظيم يعالج مثل هذه المشاكل. ثم عبارة أخرى كتبوها الإخوة أيضا: لماذا المسلمين أقل الناس انتحارا؟ ووضعوا حقيقة عبارة لماذا، ووضعوا رقم للاتصال، يعني إذا أردت أن تتصل وتعرف الجواب فاتصل. فبهذا يكون يعني حقيقة وسيلة أو مجال أن الإنسان يتشجع فيتصل بالإخوة ويتم دعوته إلى الله سبحانه وتعالى والإجابة على تساؤلاته التي قد يكون تردد كثيرا في طرحها أو السؤال عنها. شيخ أفتاب، نريدك حقيقة الآن المستمعات والمشاهدات الآن أو المشاهدين، نريدك أن تحثهم الآن، تشجعهم أنهم يتركوا التردد. كثير منهم حقيقة كما لمستم في مجال الدعوة في خبرتكم، مجال خبرتكم في الدعوة سبحانه وتعالى، يريد الإسلام ولكن تكون عنده بعض العوائق النفسية أو التردد أو الخوف. فنريدك حقيقة أن توجه رسالة لهم وتشجعهم أنهم لا يترددون. الإنسان لا يملك حياته، قد تموت الليلة أو غدا، ثم لماذا هي تمنع نفسها من هذا الخير؟ यो एउटा राम्रो प्रश्न भयो शेख नासिर द्वारा कि धेरै जस्तो व्यक्तिहरू इस्लाम लान लिन चाहन्छ तर उनीहरूको मनमा एक किसिमको भय हुन्छ कि इस्लाम लिएपछि हामी कुनै किसिमको प्रब्लममा पर्छौँ र उनीहरूले आफ्नो घरको बारेमा सोच्छन्, बच्चाहरूको बारेमा सोच्छन्, समाजको बारेमा सोच्छन्, परिवारको बारेमा सोच्छन्। عندنا شيخنا معنا الاخ ابو وليد على الهواء. السلام عليكم. السلام عليكم يا شيخ. حياك الله اخ ابو وليد. السلام عليكم. السلام ورحمه الله وبركاته. كل عام وانتم بخير يا شيخ. وانت بخير، تقبل الله منه ومنكم صالح الاعمال. اللهم امين ان شاء الله، احنا وياك والمسلمين ان شاء الله. امين امين. طال عمرك عندي هندي هندوسي. سم. ومره يوافق على انه يسلم ومره يعني متردد. سم. وش رايك يا شيخ؟ وش الحل فيه طال عمرك؟ هو ما هو بعيد يعني في الاسلام، مو بعيد يعني. وهذا هل تم الاتصال باحد مكاتب الدعوه يا شيخ؟ لا والله انا طال عمرك انا واخواني اللي حاولنا فيه، مره وافق ومره هو. قد يكون يا شيخ عنده بعض الاشكالات، يعني قد يكون عامل اللغه عائق بينه وبينهم. فانا حقيقه رساله لك، وجزاك الله خير على هذا الحرص، الله لا يحرمك الاجر ويجعله في ميزان حسناتك. انا حقيقه انصح الاخوه والاخوات في مثل هذه القضايا ان يتصلوا بمكاتب الدعوه، اما ان يحضروا الشخص او يتصلوا حقيقه، والارقام منشوره ومشهوره يا اخوان. يتصل حقيقه ويكون من بني جلدته، واسهل يعني وسيله التواصل بينهم اسهل كثير، فيزيل كثير من شكوكه، وهو من بني جلدته ويعرف الاشكالات اللي عنده والتركيبه النفسيه. فانا اقول يا اخو وليد لو اتصلت على الاخوان في المكتب الدعوه البطحاء او احد المكاتب او احضرته المكتب يكون افضل، اذا جلس يا شيخ وتشجع. ما هنا في الرياض طال عمرك، رفيع الجيمس طال عمرك. الاتصال يكفي يا شيخ، يتم يعني الاتصال. سام. طيب في احد يعني ارى اقدر اتصل عليه ويكون متواجد عندي خلي يكلمك كذا؟ لعلك تاخذ الرقم من الاخوان يا شيخ من الكتروت، وبعد الحلقه اتصل به يكون ان شاء الله بيننا تنسيق. يلا يا الله يوفقك ويسعدك يا شيخ. مع السلامه يا ابو. جزاك الله خير يا شيخ. يو هامي كورا غري رايك تي كي دري ساتي رولي اسلام لين چاہنچن تر اونی ہرو کو من ما ایک قسم کو بھائے بھائے ہونچا کہ اسلام لیے پچھی हाम्रो समाजले र हाम्रो परिवारले हामीसँग कुन किसिमको बर्ताव गर्छन्, कुन किसिमको व्यवहार गर्छन्, र त्यही भएको कारणले उनीहरूले इस्लाम लिनमा या इस्लाम धर्मलाई अपनाउनमा अलिकति अगाडि पछाडि जस्तै गर्छन्। तर वास्तविक कुरा के हो कि हामी कुनै पनि काम गर्छौँ, हामीले कुनै पनि काम गर्छौँ, त्यो काम गर्ने बेला हामीले आफ्नो बुद्धिले सोच्ने गर्छौँ कि यो काम हाम्रो लागि राम्रो छ कि छैन। यदि त्यो काम हामीले राम्रो लाग्छ भने त्यो हाम्रो परिवार र समाजले त्योबाट हामीले किन नमना गरोस्, हामी त्यो कामले गर्न चाहन्छौँ किनभने कि हामीले त्यो काम राम्रो लाग्छ। यसैले जब तपाईँहरूले इस्लामले पढ्नुभयो, इस्लामको बारेमा जानकारी लिनुभयो, इस्लाम राम्रो लाग्यो भने, इस्लाम यो हामी सबैको धर्म हो, अल्लाह तआलाले इस्लाम धर्मलाई यो संसारमा जति पनि मानव र दानवहरू छन् सबैको लागि इस्लाम धर्मले बनाउनु भयो। यसैले इस्लाम धर्मलाई जब तपाईँले पढ्नुभयो, तपाईँले यसको बारेमा जानकारी लिनुभयो र यो धर्म तपाईँले राम्रो लाग्यो भने यो धर्मले तपाईँले स्वीकार गर्नुहोस्, किनभने कि यही धर्म नै तपाईँको नजात र तपाईँको सफलताको यो बाटो, यो धर्मद्वारा तपाईँ सफल हुन सक्नुहुन्छ, आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ, यो संसारिक जीवनलाई पनि र संसार पछिको जुन जीवन छ, मृत्यु पश्चातको जुन जुन जुन जीवन छ त्यो जीवनलाई पनि तपाईँले सफल बनाउन सक्नुहुन्छ। किनभने कि यदि कुनै पनि व्यक्तिले इस्लाम धर्मलाई स्वीकार गरेन भने र अरू धर्मको आधारमा उसले ईश्वरको पूजा गर्यो भने अल्लाह तआलाले त्यसको त्यो पूजालाई स्वीकार्नुहुन्न। अल्लाह तआलाले भन्नुहुन्छ इन्न दिन इन्दल्लाहि इस्लाम, अल्लाह तआला कहाँ सत्य ईश्वर कहाँ जुन स्वीकार जुन धर्म स्वीकार हुनेछ त्यो धर्म हो इस्लाम। इस्लाम धर्मद्वारा र इस्लामको तालिमद्वारा र इस्लामको शिक्षाद्वारा जसले ईश्वरको पूजा गर्छ त्यो पूजा ईश्वर कहाँ स्वीकार हुनेछ। यसैले हामीमाथि यो अनिवार्य हुन्छ कि हामीले इस्लामको बारेमा जानकारी प्राप्त गरौँ र जानकारी प्राप्त गरेपछि यदि हामीलाई यो धर्म राम्रो लाग्यो भने हामीले यो धर्मलाई स्वीकार गरौँ र यसमा कुनै किसिमको पनि कुनै किसिमको जोड जबरजस्ती छैन, किनभने कि अल्लाह तआलाले भन्नुहुन्छ ला इकराह फि दिन, धर्मको सम्बन्धीमा कुनै किसिमको जोड जबरजस्ती छैन। तर तपाईँले यदि यो धर्मलाई को बारेमा जानकारी लिनुभयो, यसको बारेमा सम्झनुभयो र धर्मको बारेमा जानकारी लिएपछि यो धर्म तपाईँले राम्रो लाग्यो भने तपाईँमाथि यो अनिवार्य हुन्छ कि यो धर्मलाई तपाईँ स्वीकार्नुहोस् र स्वीकारेर यस धर्मको आधारमा तपाईँ ईश्वरको पूजा गर्नुहोस्, आफ्नो यो संसारिक जीवनलाई सफल पार्नको लागि र मृत्यु पश्चातको जीवनलाई सफल पार्नको लागि यो इस्लाम धर्मले लिएर तपाईँ यसको आधारमा तपाईँ ईश्वर सत्य ईश्वरको पूजा गर्नुहोस् र यो भए तपाईँ आफ्नो हृदयमा नराख्नुहोस् कि नेपाल गएपछि मसँग के हुन्छ, किनभने कि हामीले यो थाहा छैन। अहिले हामी यो स्टुडियोमा छौँ, यो स्टुडियोमा यो स्टुडियोद्वारा हामी बाहिर जान सक्छौँ कि सक्दैनौँ, त्योभन्दा पहिले नै हामीमाथि मृत्यु आइहाल्छ भने यसको बारेमा कसैले पनि जानकारी छैन। यसैले कुनै किसिमको डर र कुनै किसिमको भय तपाईँ आफ्नो हृदयमाथि हृदयमा नलिनुहोस् र यो इस्लाम धर्म तपाईँले राम्रो लाग्यो भने यो इस्लामले लिनमा छिटो गर्नुहोस्, किनभने कि यही धर्म नै तपाईँको संसारिक जीवन र त्यसरी नै तपाईँको मृत्यु पश्चातको जीवनलाई सफल पार्न सकिन्छ। र यसैले मेरो यो तपाईँसँग यो निवेदन छ कि तपाईँले यो इस्लाम धर्मको बारेमा जानकारी राम्ररी जानकारी लिनुहोस् र जानकारी लिएपछि फेरि यो इस्लाम धर्मलाई स्वीकार गर्नुहोस् र आफ्नो सत्य ईश्वरलाई खुसी पार्नुहोस्। शेख नासर जजाकल्लाह खैर शेख नासर। حقيقة يعني نريد أن نذكر الإخوة حقيقة نستشعر هذه القضية وهذا الجانب مهم وهذا الكنز اللي يملكه كل واحد منا وهي نعمة من الله سبحانه وتعالى. ذلك الصحابي يعني تستشعر الموقف أحبتي في الله، نعيش لحظات مع ذلك الموقف عندما وقف ذلك الصحابي شامخ معتز مفتخر بدينه يقول أتينا لنخرج الناس من جور الأديان إلى عدل الإسلام ومن ضيق الدنيا إلى سعة الدنيا والآخرة. هؤلاء يا أحبتي في الله لو تعرفون حقيقة كيف يعيشون في ظلمات الجهل والمشايخ رأوهم بأم أعينهم، رأينا كثير من ذلك كيف أنه حقيقة يعبدون أصنام، يأتي بالصنم يشتريه بدراهم قليلة ويعبده، ويأتي الشخص الآخر يكون أكثر منه ثراء فيشتري صنم أكبر رب أكبر، وهذا يأتي يشتري رب نوع آخر، أرباب متفرقة. أم الله الواحد القهار سبحانه وتعالى. فنريد حقيقة أن نقدم لهم هذه النعمة ونستشعرها، يعني حقيقة إذا كنا عشنا معها لحظات وسنوات طويلة، وهذه نعمة. ذلك الأعرابي يا أخوان حقيقة دائما تذكر قوله عندما قيل له، وكان أعرابي حقيقة ليس متعلم، وقيل له أتحسن أن تدعو، فرفع يديه إلى السماء فقال اللهم